नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम अर्पण समर्पणमा। प्रविधि कक्षका आत्मीय मित्र विष्णु अनि म छु तपाईँको साथमा रामु आचार्य। हामी उपस्थित हुने गर्दछौँ हरेक दिन दिउँसो 2 बजेको अर्पण समाचारपछि करिब करिब 3 बजेसम्मको यो समयलाई लिएर, र तपाईँ यति बेला सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 MHz अनि कार्यक्रम अर्पण समर्पणको व्यवसायमा छौँ। मैले तपाईँलाई सुरुवातमै जानकारी गराइसकेको छु र तपाईँ 0556363 अनि 0556363 यो दुईवटा नम्बर मार्फत कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। कार्यक्रम अर्पण समर्पणको व्यवसायमा हामीले अगाडि बढाउने गीत मार्फत आफन्त प्रियजन घर परिवारलाई सम्झन सक्नुहुन्छ, साथमा तपाईँको केही सन्देश छ भने सो सन्देश पनि अगाडि बढाउन सक्नुहुन्छ। यति बेला कोही मित्र हुनुहुन्छ भन्ने इसारा मैले पाइसकेको छु, ढिला नगरिकन उहाँसँगै कुराकानी सुरु गराउनुको क्रममा हजुर नमस्कार, हजुर नमस्कार, कोही मित्र हुनुहुन्छ सम्पर्कमा, उहाँसँग मेरो कुराकानी हुन सकिरहेको छैन, फेरि पनि अर्को मित्र हुनुहुन्छ भन्ने इसारा यहाँनिर उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार, आज पनि प्रविधिले केही धोका दिने छ। हेलो, कोही मित्र हुनुहुन्छ, स्वागत छ कार्यक्रममा, जसमा लाग्छ उहाँले मेरो आवाज सुनिरहनु भएको छैन, मैले चाहिँ उहाँको आवाज सुने, फेरि एकपटक प्रयास गरौँ उहाँलाई कार्यक्रममा स्वागत गर्नको लागि। हजुर नमस्कार, हेलो, कोही मित्र हुनुहुन्छ तर उहाँले मेरो आवाज सुन्नु भएको छैन, प्राविधिक गडबडी यहाँनिर अगाडि रह्यो, एकपटक फेरि स्वागत गरौँ। हजुर नमस्कार, नमस्कार, हेलो, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर, मिलीजुली चोकबाट डेन्जर कात्री। मिलीजुली चोकबाट डेन्जर कात्री? ओहो, कस्तो नाम हो त नि डेन्जर, डेन्जर काप्री, हजुर, डेन्जर चाहिँ यो नाम चाहिँ तपाईँ आफैले राख्नु भएको कि घर परिवारले राखिदिनु भएको? होइन हजुर, मेरो बाबा मम्मीले राख्नुभयो भने आफूले के राख्नु मिल्छ, आफ्नो नाम आफ्नो राख्नुहुन्छ, आफै के नराम्रो गर्नु है? हजुर, भनेपछि डेन्जरजी तपाईँसँग त कुराकानी गर्ने मलाई डर लागिरहेछ, किन होला हजुर? अब नामै डेन्जर भएपछि है? ए हजुर, नाम मात्रै हो हजुर, उयो मैले भनिनँ अघि नै हजुर, अब जुन जुन गुरु पुछा छैन त्यसको नाम चमरे भनिरहेको थिएँ हजुर। भनेपछि तपाईँ डेन्जर कति पनि हुनुहुन्न, मात्र नाम मात्रै डेन्जर हो? हजुर हजुर, ठिकै छ, डेन्जरजीसँग कुराकानी गर्न पाउँदा निकै खुसी पनि लाग्यो होइन, कार्यक्रमलाई माया गरिरहनु होला, सम्झिरहनु होला, ककसलाई सम्झना ककसलाई सम्झने आज? पहिले प्रथम त हजुरलाई धन्यवाद, अनि अर्पण होल युनिटलाई, अनि मेरो काठमाडौँमा बस्ने सुलक्षा छोरी, सृजना छोरी ज्वाई, अनि मलाई डेन्जर काप्री भन्ने चिन्ने नचिन्ने सम्पूर्णलाई हजुर। हुन्छ डेन्जरजी, आउँदै गर्नुहोला, अहिले पनि छुट्टिन्छ, नमस्कार। डेन्जर काप्री मिलिजुली चोकबाट आउनु भएको थियो, र यति बेला फेरि पनि कोही मित्र हुनुहुन्छ भन्ने इसारा यहाँनिर रहेको छ, ढिला नगरिकन उहाँलाई कार्यक्रममा स्वागत गर्नपट्टि लाग्दैछु म भने। हजुर नमस्कार, नमस्कार, हजुर नमस्कार, मेघनाथ नेउपाने रत्नगर 9 बाट सुनाउनुहोस् मेघनाथजी, रत्नगर 9 को गर्मी बिजुली छैन अहिले पनि है, उस्तै छ होइन, झन् गर्मी पडिरहेको छ। मेघनाथजी कसलाई सम्झने आज? धन्यवाद, हुन्छ मेघनाथजी, आउँदै गर्नु होला, अहिले भने छुट्टिन्छु, नमस्कार। आउनु भएको थियो मेघनाथ नेउपाने रत्नगर 9 बाट सम्झना अगाडि बढाएर विदा भइसक्नु भएको छ, फेरि पनि कोही मित्र हुनुहुन्छ भने इसारा यहाँनिर। हजुर नमस्कार, हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? मकनपुरबाट मिलन प्रजा, मिलन प्रजा, हजुर मिलनजी, हजुर, के छ मकवानपुरतिरको खबर? ठिकै छ भन्नु पर्यो त, राम्रै छ है, हजुर, अनि के गर्नुहुन्छ मिलनजीले? यसै बस्यो बस्छ, खासै केही पनि उन्नति प्रगति रहेन त्यसो भए? उन्नति प्रगति त सानो पसल चलाउँदै गर्छौँ, अनि भनेपछि त उन्नति भइरहेको रहेछ त, उन्नति कुनै बेला खासै सहर बजार जस्तो त्यति चल्दैन, अनि बसी बस्छ कुनै बेलामा चल्छ कुनै बेला चल्दैन, त्यस्तै मिलनजी कार्यक्रममा आउनु भएको छ, कसलाई सम्झने आज? प्रवृत्तिमा साथ दिनु भाइलाई अनि हजुरलाई धन्यवाद, अनि रेडियो अर्पण परिवारलाई, अनि घर परिवार, मेरो साथी सङ्गीता, अनिता राणा, अनि विमान लामा, अनि मेरो टिचरहरू, पहिला म पढ्थेँ अनि अहिले त अलिकति पढेको छैन, अनि त्यो साथीहरूले यो कार्यक्रम सुनिरहनु भएको छ होला, सबैलाई यो मेरो तर्फबाट सम्झन चाहन्छु, अनि अन्तिममा आएर मेरो चन्द्रको लागि हुन्छ मिलनजी आउँदै गरेर होला, अहिले पनि छुट्टिन्छ, नमस्कार। यति बेला आउनुभएको थियो मकवानपुरबाट मिलन प्रजा, र आजको यो मङ्गलबार व्यवसायमा केही समय अगाडि निस्केका नेपाली कथानक चलचित्रका गीतहरू हामीले अगाडि सार्ने गर्दछौँ, र अबको क्रममा चलचित्र बाटो मुनिको फुलबाट तुलसी आँगनमा रोपौँला यो गीत तपाईँको लागि। छातीमा राखी मायाले छोपौँला, तिम्रो त्यो मनमा मेरो पिराती हुँदिन फुल्ने हो, मलाई सम्झेर संसारलाई तिमी कुन्दिन भुल्ने हो, तिम्रो त्यो मनमा मेरो पिराती कुन्दिन फुल्ने हो, मलाई सम्झेर संसारलाई तिमी कुन्दिन भुल्ने हो। राखी मायाले छोपौला, जीवन भरी छातीमा राखी मायाले छोपौला, तिम्रो त्यो मनमा मेरो पिराती कुन्दिन फुल्ने हो। तिम्रो पछि लागे ओ माया, माया भन्दा भन्दै तिम्रो पछि लागे, देवी देवतासँग सधैँ तिमीलाई मागे, हो देवी देवतासँग सधैँ तिमीलाई मागे, तुलसी आँगन मारो पौला, जीवन भरी छातीमा राखी मायाले छोपौला, जीवन भरी छातीमा राखी मायाले छोपौला। रेडियो अर्पण 104.5 मेगाहर्ट्ज। मुटु रोग सम्बन्धी समस्या भएका बिरामीहरूका लागि विशेष जानकारी काठमाडौँ टिचिङ हस्पिटलबाट मुटु रोगमा। स्वागत छ पुनः एकैछिनको विश्राम पछिको समयमा, तपाईँ सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्ज, अनि कार्यक्रम अर्पण समर्पणको बसाइमा तपाईँ हामी सँगै जुटिरहेका छौँ, बसिरहेका छौँ। र यो बसाइमा तपाईँ पनि आउन सक्नुहुन्छ 0556563332 अनि 0556563333। यो दुईवटा नम्बर तपाईँको लागि खुल्ला रहेको छ। यो नम्बर मार्फत तपाईँ कार्यक्रममा सहभागिता जनाउनका लागि आउन सक्नुहुन्छ। भन्दा भन्दै कोही मित्र आइसक्नु भएको छ भन्ने इसारा पनि रह्यो, उहाँसँगै कुराकानी गरौँ। हजुर नमस्कार, हजुर नमस्कार। कोही मित्र हुनुहुन्छ तर उहाँसँग कुराकानी सफल हुन सकिरहेको छैन, फेरि पनि स्वागत गरौँ एकपटक। कोही मित्र हुनुहुन्छ, हजुर नमस्कार। यति बेला कोही मित्र हुनुहुन्थ्यो, सायद यो प्रविधिमा गडबडी केही हिजोबाट नै आइरहेको छ, आजसम्म पनि यो गडबडी कायम नै छ। त्यसैले पनि यो विश्रामभन्दा अगाडिको समयमा भने तिनजना मित्रहरूसँग कुराकानी गरेर सफल रहेको थिएँ, तर त्यसपछिको समयमा मित्रहरू हुनुहुन्थ्यो दुईवटा टेलिफोन लाइनमै, तर दुईजना मित्रहरूसँगै कुराकानी गर्न चाहिँ हामी असफल रह्यौँ विविध गडबडीहरूका माझमा। र फेरि पनि यति बेला कोही मित्र हुनुहुन्छ भन्ने इसारा मैले पाइरहेको छु, ढिला नगरिकन यति बेला स्वागत गरौँ, हेरौँ कुराकानी गर्न म सफल रहन्छु या असफल रहन्छु। कोही मित्र हुनुहुन्छ, हजुर नमस्कार। नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? म भण्डाराबाट। भण्डाराबाट को बोल्दै हुनुहुन्छ? सहारा प्रजा। सहारा प्रजा, तारा तारा, सहारा सहारा, टिआरए। तपाईँको नाम तारा, तारा भन्नुभयो? हजुर, तारा प्रजा। तारा प्रजा, के गर्नुहुन्छ ताराजीले? बसिरहने है। अनि ताराजी कार्यक्रममा आउनु भएको छ कसलाई सम्झने हो अथवा कसैलाई सन्देश पो दिने हो कि? सम्झनुहोस्। मेरो साथीहरू अर्पण एकदम सिनियर प्रेसिडेन्ट भएको छ होइन, मेरो बहिनीहरू विशेष गरेर हजुरहरूलाई होइन, अनि त्यसपछि मेरो भाइ मेरो बहिनी, त्यति नै हो। हुन्छ ताराजी, आउँदै गर्नु होला, अहिले पनि छुट्टिन्छ, नमस्कार। तारा प्रजा भण्डाराबाट आउनुभएको थियो, उहाँले आफ्ना आफन्तजनहरूको लागि सम्झना अगाडि बढाउनु भयो। यति बेला फेरि पनि कोही मित्र हुनुहुन्छ, उहाँसँग कुराकानी गरौँ। हजुर नमस्कार, हजुर नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? जुटवान चारबाट रन्जु। के गर्नुहुन्छ रन्जुजीले? बसी बसाउ। रन्जुजीको आवाज सानो आयो नि, अलिकति ठुलो बोल्न मिल्छ? रन्जुजी कसलाई सम्झने आज कार्यक्रम मार्फत? धन्यवाद। हुन्छ रन्जुजी, आउँदै गर्नु होला, अहिले पनि सुटिङ छ, नमस्कार। जुटपानीबाट रन्जु हुनुहुन्थ्यो, उहाँसँग पनि कुराकानी भइसकेको छ, र फेरि पनि कोही मित्र हुनुहुन्छ भन्ने इसारा रह्यो, यहाँनिर उहाँसँग कुराकानी गरौँ। हजुर नमस्कार, नमस्कार दादा। कहाँबाट को बोल्दै हुनुहुन्छ? गर्मी मात्रै छ है? गर्मी महिनामा गर्मी त हुन्छ नै। हुन्छ, सुकलालजी कसलाई सम्झने आज? धन्यवाद। अनि कुमार, अशोक, प्रज्वल, मेरो बिरबहादुर दादा, रमेश भाइलाई, अनि शेरबहादुर भाइलाई, मेरो घरको पुर्याहरूलाई, शुक्ला भन्ने चिन्ना नचिन्ने सम्पूर्ण दादा। हुन्छ शुक्लालजी, आउँदै गर्नु होला, अहिले पनि छुट्टिन्छ, नमस्कार। नमस्कार। शुक्लाल लामा आउनुभएको थियो खोराकबाट, सम्पूर्णको लागि सम्झना अगाडि बढाइसक्नु भएको छ। आजको लागि हामी कार्यक्रमको निकै अन्त्यमा छौँ, भन्दा भन्दै एकजना मित्रसँग कुराकानी गर्ने भन्ने इसारा आयो, उहाँसँगै कुराकानी गरौँ। हजुर नमस्कार, नमस्कार दादा। कहाँबाट को बोल्दै हुनुहुन्छ? म कोराक सार्द गोठेरीबाट प्रमोद तामाङ। के छ प्रमोदजीको खबर सुनाउनुहोस्? मेरो यस्तै दादा, अहिले गर्मी चलिदियो हा, अनि हिजो चलिदिएको थियो, आज मासतिर आएको, ठिक ठिकै छ आज चाहिँ। आज ठिक ठिकै छ। हजुर, अनि प्रमोदजी गर्मी कतिको छ त? गर्मी त टन्नै भन्नु पर्ने दादा, पसिना आएर हैरान, पसिनै पसिना बनाए। हुन्छ, अन्त्यमा छौँ हामी, कसलाई सम्झने? सरस्वती धन्यवाद। अनि कन्ट्रोल रुम हुने दादालाई, घर परिवार सबैको लागि, अनि अर्पण एफएम सुनिरहनु भएको साथीहरू सबैको लागि, त्यति नै हो दादा। हुन्छ प्रमोदजी, आउँदै गर्नु होला, अहिले पनि छुट्टिन्छ। नमस्कार। नमस्कार। प्रमोद तमाङ कोराकसाथ गोठेरीबाट हुनुहुन्थ्यो र आजको लागि कार्यक्रमको निकै अन्त्यमा छौँ। सातजना मित्रहरूसँग कुराकानी गऱ्यौँ व्यवसायमा। मिलिजुली चोकबाट डेन्जर काप्री आउनुभयो, मेघराज न्युपानी रत्नगर नौबाट, मकवानपुरबाट मिलन प्रजा, भण्डाराबाट तारा प्रजा, जुटपानीबाट रन्जु, कोराकबाट शुक्लाल लामा अनि कोराक साथ गोठेरीबाट प्रमोद तमाङ अन्त्यमा आउनुभयो। जति पनि साथीहरू कार्यक्रममा आउनुभयो अनि आउने प्रयास गर्नुभयो तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद। त्यस्तै तिनजेलसम्म कार्यक्रम सुनेर साथ दिनुहुने तपाईँहरू सम्पूर्णलाई पनि धन्यवाद। अर्पण सबैका लागि, सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जको ध्वनि तरङ्गमा भोलि पुनः कार्यक्रम अर्पण समर्पणको अर्को बसाइमा तपाईँ हाम्रो भेट हुने नै छ। यतिन्जेलसम्म प्राविधिक कक्षबाट साथ दिने मित्र विष्णुलाई धन्यवाद, तपाईँकै मित्र रामु आचार्य पनि अर्पण समर्पणको व्यवसायबाट बिदा चाहन्छु। नमस्कार। रेडियो अर्पण 104.5 मेगाहर्ट्ज।